الله أكبر الله أكبر الله أكبر الله أكبر أشهد أن لا إله إلا الله أشهد أن لا إله إلا الله أشهد أن محمد رسول أشهد أن محمد رسول الله حي على الصلاة شر الأمور محدثاتها وكل محدثة بدعة وكل بدعة ضلالة وضلالة في النار أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم قاف القرآن المجيد بل عجبوا أن جاءهم منذر منهم فقال الكافرون هذا شيء عجيب إذا متنا وكنا ترابا ذلك رجع بعيد قد علمنا ما تنقص الأرض منهم وعندنا كتاب حفيظ هل كذبوا بالحق لما جاءهم فهم في أمر مريج أفلم ينظروا إلى السماء فوقهم كيف بنيناها وزيناها وما لها من فروج الأرض مددناها وألقينا فيها رواسي وأنبتنا فيها من كل زوج بهيج تبصرة وذكرى لكل عبد منيب ونزلنا من السماء ماء مباركا فأنبتنا به جنات وحب الحصيد والنخل باسقات لها طلع نضيد رزقا للعباد وأحيينا به بلدة ميتا كذلك الخروج أعوذ بالله من الشيطان الرجيم فقال ربكم ادعوني أستجب لكم إن الذين يستكبرون عن عبادتي سيدخلون جهنم داخرين زندگی آسانیوں اور پریشانیوں سے عبارت ہے. کوئی انسان ایسا نہیں ہے اس کے اوپر صرف پریشانیاں ہی پریشانیاں نازل ہوتی ہیں, جو زندگی میں کسی مرحلے میں آسانی نصیب نہ ہوئی, اور نہ ایسا کوئی شخص دنیا میں ہے جو ہمیشہ آسانیوں میں رہا ہو, اسے کوئی تکلیف نہ پہنچی. اگر وہ انسان ہے, دنیا میں رہتا ہے, تو اس کے اوپر شانی بھی آتی ہے اور آسانیوں کا دور بھی آتا ہے. پریشانیاں بھی اللہ کی طرف سے ہوتی ہیں اور آسانیاں بھی اللہ کی طرف سے. ایک جگہ اللہ فرماتا ہے فَأَنَّهُ هُوَ أَضْحَكَ وَأَبْكَى, وہی ہنساتا ہے وہی رلاتا ہے. فَأَنَّهُ هُوَ أَضْحَكَ وَأَبْكَى, وہی ہنساتا ہے وہی رلاتا ہے. آدمی ہنستا کب ہے؟ جب اسے سکھ ملتا ہے. اور آدمی روتا کب ہے؟ جب اسے کوئی تکلیف پہنچتی ہے. اس کا مطلب یہ ہوا کہ آدمی ہنستا ہے تو راحت پر, آرام کے اوپر ہنستا ہے, روتا ہے تو تکلیف کے اوپر روتا ہے. اور اللہ فرما رہا ہے کہ میں ہی ہنساتا ہوں میں ہی رلاتا ہوں, اس کا مطلب دکھ وہی دیتا ہے اور آرام وہی دیتا ہے. جب دکھ اس کے ہاتھ میں ہے, سکھ اس کے ہاتھ میں ہے, تو آدمی کیوں نہ سکھ اسی سے مانگے, اور دکھ آئے تو دکھ کو دور کرنے کی اسی سے دعا کرے. ہم دیکھتے ہیں کہ آدمی جب کسی پریشانی میں مبتلا ہوتا ہے تو اللہ کو چھوڑ کر کے نہ جانے کن کن آستانوں کے اوپر اپنی جبین نیاز کو رسوا کرتا ہے, لیکن آستانوں کے اوپر اپنا سر پٹکتا ہے. کاش اسے معلوم ہو جائے کہ اللہ کے در کے علاوہ کسی اور در سے کچھ بھی نہیں ملتا. اگر اللہ کسی کو کچھ نہ دینا چاہے, انسان کا مطلوب نہ دینا چاہے, تو پوری دنیا کی طاقت ایک طرف ہو جائے اس کا مطلوب حاصل نہیں کروا سکتا. اللہ کسی کو کوئی نعمت دینا چاہے, دنیا کی پوری طاقت مل کر کے اگر یہ کوشش کر ڈالے کہ وہ نعمت اس تک نہ پہنچے, ناممکن ہے, وہ نعمت اس تک پہنچ کر رہے. بیٹا وہی دیتا ہے, بیٹی وہی دیتا ہے, مصیبتیں وہی نازل کرتا ہے, آرام وہی نازل کرتا ہے, سکھ اسی کی طرف سے, دکھ اسی کی طرف سے. مومن تو دونوں حالتوں میں فائدے میں رہتا ہے. اگر نعمت ملتی ہے تو اللہ کا شکر کرتا ہے, اور جب مصیبت آتی ہے تو اس کا صبر کرتا ہے. صبر والوں کے بارے میں کہا گیا ان اللہ مع الصابرین, اللہ صبر کرنے والوں کے ساتھ ہے. اور شکر کرنے والوں کے بارے میں فرمایا لئن شکرتم لازیدنکم, اگر تم ہمارا شکر کرو گے تو ہم تمہاری نعمتوں میں اضافہ کرتے رہیں گے. تو مومن تو دونوں حالتوں میں فائدے میں رہتا ہے, پریشانی آئے تب بھی فائدے میں رہتا ہے, اس لیے کہ پریشانیوں پر صبر کرتا ہے, اور صبر بہت ہی اہم چیز ہے. اور اگر آرام ملتا ہے اسے تو آرام کے اوپر اللہ کا شکر ادا کرتا ہے, اور شکریہ سے نعمت میں زیادتی ہوتی ہے. تو دونوں حالتوں میں مومن فائدے میں رہتا ہے. آج کل ہم یہ دیکھتے ہیں گاڑیوں میں لکھا ہوا, بسوں میں لکھا ہوا, کہیں بس اسٹیشن پر کوئی پیپر لگا ہوا ہے, پوسٹر لگا ہوا ہے, گاڑیوں میں پوسٹر لگا ہوا ہے, آپ کی پریشانیوں کا حل. نیچے کیا لکھا رہتا ہے, فلاں بابا کے پاس جاؤ, وہ کوئی تعویذ بھی کر کے دے دیتا ہے, वो झाड़ फूंक कर देता है और आदमी की परेशानी दूर हो जाती है। टेलीविजनों के ऊपर लोग देखते हैं कि एक दरमुंडा दाढ़ी सबाचे रखे हुए है और जनाब आली वो कॉल रिसीव करता है, फला साहब को फला परेशानी है और वहाँ एक बुड्ढा बैठा रहता है, दिखाई नहीं देता, और यकीनन बहुत बड़ा शैतान होगा वो, इसलिए कि वो एक बहुत बड़ी विदात फैला रहा है पूरी दुनिया के अंदर, इस्तेखारा करता है। जबकि इस्तेखारे का मशरूम तरीका ये कि आदमी खुद वो दुआ पढ़े, दो रकात नमाज पढ़े और वो दुआ पढ़े इस्तेखारे की, उसके बाद अल्लाह तबारक व तआला उसके लिए जो खैर होता है उसके जहन में डाल देता है, दिल में डाल देता है। ये इस्तेखारे का मशरूम तरीका है। इस्तेखारे का ये तरीका नहीं है कि आप किसी के पास अपनी परेशानी ले जाए और वो आदमी इस्तेखारा करके आपकी परेशानियों का हल बताए। जो टेलीविजन के ऊपर वो जो बुड्ढा जो कुछ कर रहा है यकीनन वो बहुत बड़ी बिदअत फैला रहा है और बहुत बड़ा शैतान है। इसी तरीके से वो लोग जो कहते हैं कि हमारे पास तमाम परेशानियों का हल मौजूद है, यकीनन वो बहुत बड़े झूठे हैं। इसलिए कि अल्लाह फरमाता है कि सुख मेरी तरफ से है, दुख मेरी तरफ से है, मैं ही सुख देता हूँ, मैं ही दुख देता हूँ, मेरे ही पास तमाम परेशानियों का हल है, तमाम परेशानियों का सॉल्यूशन मेरे पास है, सॉल्व मैं करता हूँ तमाम परेशानियों। अगर आपको परेशानियां हल करवानी तो क्या एक तरीका है, अल्लाह तबारक व तआला की बारगाह में दुआ करें, उसी समाज में बस आपकी परेशानियां अल्लाह तबारक व तआला हल कर देगा। खुतबे मसनूना के बाद मैं जो आयत करीमा तिलावत की है उसमें ये बात कही है, وقال ربكم ادعوني استجب لكم, श्री रब ने कहा उदूनी तुम सब मुझसे दुआ करो, अस्तजिब लकुम मैं तुम्हारी दुआ कबूल करूं, इन लबीन यस्तकबिरून अन इबादती सयदखुलून जहन्नम दाखिरीन, जो लोग मेरी इबादत से इस्तिकबार करते हैं, बड़े बनते हैं और मेरी इबादत नहीं करते यानी मुझसे नहीं मांगते, बड़े बनते हैं हम करीब वो जलीलो खार होकर के जानने में डाल दिए जाएंगे। यहाँ देखो अल्लाह तबारक व तआला ने दुआ को इबादत कहा है और नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की एक हदीस हजरत नुमान इब्न बशीर रजी अल्लाह तआला अन्हु मुस्नद अहमद में मौजूद है। इस तरीके वान नुमान इब्न बशीर रजी अल्लाह तआला अन्हु قال قال رسول الله صلى الله عليه وسلم الدعاء هو العبادة ثم قرأ هذه الآية وقال ربكم ادعوني استجب لكم رواه احمد في مسنده। حضرت نعمان بن بشیر فرماتے ہیں کہ نبی کریم صلی اللہ علیہ وسلم نے ارشاد فرمایا کہ دعا ہی عبادت ہے, دعا ہو عبادت, دعا عبادت ہے, اور پھر نبی کریم صلی اللہ علیہ وسلم نے اس آیت کریمہ کو تلاوت فرمایا, دعا کے عبادت ہونے پر اس آیت کریمہ سے ارشاد فرمایا وقال ربكم ادعوني استجب لكم, तुम्हारे रब ने कह दिया कि तुम लोग मुझसे दुआ करो, अस्तजीब लकुम मैं तुम्हारी दुआ कबूल करूंगा, इन्नल लजीने यस्तकबिरून अन इबादती, इबादत कहने का मतलब यह है कि दुआ जो है वो इबादत। तो आप खुद दुआ करें, दूसरों से भी कह दे कि हमारे लिए आप दुआ कीजिए, लेकिन इससे मुर्दा से नहीं जिंदा से, जिंदा कोई आदमी हो अच्छा हो तो उससे आदमी कह दो जरा दुआ कीजिए, दलील चले जिस तरह वहां नबी उमामत रजी अल्लाह तआला अन्हु قال خرج علينا رسول الله صلى الله عليه وسلم وهو متكئ على عصاه فقمنا اليه فقال لا تقوموا كما تقوم الاعاجم يعظم بعضها بعضا قال فكأن اشتهينا ان يدعو لله لنا فقال اللهم اغفر لنا وارحمنا وارض عنا وتقبل عنا وادخلنا الجنة ونجنا من النار واصلح لنا شأننا كله فكأن اشتهينا ان يزيدنا فقال قد جمعت لكم الامر رواه احمد في مسنده حضرت امام احمد بن حنبل رحمة الله عليه اس حدیث پاک کو ایسے مسلم احمد بلایا حضرت ابو امامہ فرماتے ہیں کہ ایک دفعہ نبی کریم صلی اللہ علیہ وسلم ہماری طرف آئے آپ एक हत्ता के ऊपर एक लकड़ी के ऊपर टेक लगाकर आ रहे थे। इसी वजह से आप तो कोई कमजोरी लाइन थी और आप हत्ता के ऊपर टेक लगा लगा करके आ रहे थे। जब हमने देखा कि आप टेक लगा करके आ रहे हैं हत्ता के ऊपर, तो हम लोग खड़े हो गए। फकुम ना लहू, आपको देख करके हम खड़े हो गए। आपने फरमा भाई मुझे देख करके तुम लोग खड़े क्यों हो गए? ला तकूमू कमा तकूमुल आजमु युअज्जिमु बादुहा बादन। तुम लोगों की यह हरकत तो अजमी लोगों की तरह है कि जब अजमी बादशाह आते हैं तो उनकी रियाया, उनके दरबारी उनको देखकर खड़े हो जाते हैं। तुम लोगों ने वही हरकत की है, तो तुम लोग इस तरीके से मत खड़े हो जाओ जैसा कि अजमी लोग एक दूसरे की ताजीम में खड़े हो जाया करते। तो मेरी ताजीम के लिए तुम खड़े मत हो। इस हदीस साफ से मालूम हुआ कि कयाम में ताजीमी ममनू है। नबी के लिए जब ताजीमन नहीं खड़ा हुआ जा सकता, तो किसी दूसरे आदमी के लिए आदमी कैसे खड़ा हो सकता है, कैसे जायज हो सकता है? और जो लोग सलातो सलाम पढ़ते हैं और खड़े होकर के सलातो सलाम पढ़ते वक्त या सीधा रखते हैं कि नबी वहां तशरीफ लाए हैं, अव्वलन नबी की हयात बर्बादी है। आप दुनिया में तशरीफ नहीं लाते, रूह दुनिया में वापस नहीं आती, चली दुनिया से चली जाने के बाद। तो अव्वलन तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम का दुनिया में आना, अगर कोई अकीदा ऐसा रखता है तो गुमराह। आप क्यों दुनिया में नहीं आती? आप बर्जक में और आपको हयात बर्जती हासिल है। जो हमारे जहनों से सर है माँ भरा है, वो किस तरीके की जिंदगी में मालूम है। जो आदमी ये समझता है कि सलातो सलाम की मजलिसों में आप आते हैं, वो भी बदा पीता है, और जो खड़ा होता है वो भी हदीस से खराब करता है कि नबी आए हैं, अब कयाम के लिए खड़े हो जाओ, कयाम ताजीमी के लिए। यहाँ आप जिंदा थे तो लोग आपको देख करके खड़े हुए, सहाबे कयाम खड़े हो तो आपने मना कर दिया। तो मुझे देख कर खड़े मत हो, कयाम ताजीमी तो ऐसे ही ममनू है। सलातो सलाम की मजलिसों में खड़े होना अव्वलन गुमराही ये है कि नबी यहाँ आते, हैरान गुमराह को नकीदत ये, और दूसरे नबी को देख करके खड़े होना उसकी मुमानी की जबीस में कि मुझे जब देखो तो ताजीमन मत खड़े हो। मसला मालूम, हम सब बैठ गए, नबी करीम सल्लल्लाहु अलैहि वसल्लम भी हमारे साथ बैठ गए। तो हम लोगों ने बाइस दायर की के अल्लाह के रसूल आप हमारे लिए दुआ करना पता नहीं कहीं ना अयत हुआ। हम लोगों की ख्वाहिश ये हुई कि अल्लाह के रसूल हमारे लिए अल्लाह से दुआ करना है, अयत हुआ मिल्ला हिलना। हम लोगों ने कहा कि अल्लाह के रसूल हमारे लिए दुआ करना है, रसूल ने दुआ फरमाई सबके सामने, दुआ फरमाई اللهم اغفر لنا اللہ ہمیں بخش وارحمنا ہمارے اوپر رحم کرنا وارض عنا ہم سے تو راضی ہو جا تقبل عنا ہمارے عملوں کو جو ٹوٹے پھوٹے قبول کر وادخلنا الجنہ ہمیں جنت میں داخل کر ونجنا من النار جہنم سے ہم کو محفوظ کرنا واصلح لنا شاننا کلہ ہماری تمام حالات کو درست فرما اللہ دعا اللهم اغفر لنا وارحمنا وارض عنا وتقبل عنا وادخلنا الجنة ونجنا من النار واصلح لنا شأننا كله. اب جب یہ دعا ہو رہی تھی آپ جیسے خاموش ہو صحابہ کرام نے خواہش کی اللہ کے لیے تھوڑا اور دعا کرنا اور دعا کرنا فکأن اشتهينا ان يزيدنا فکأن اشتهينا اسی طرح ہماری خواہش یہ ہوئی کہ نبی کریم صلی اللہ علیہ وسلم ہمارے حق میں اور دعا فرمائے تو آپ نے فرمایا اب کیا کرو سب جمعیت لکم الامر تمام چیزیں تو آ گئی سب جمعیت لکم الامر تمام چیزیں تو جمع ہو گئی اب کیا کہیے مغفرت کی بات ہو گئی تمہارے اوپر رحم کی بات ہو گئی تمہارے اعمال کی قبولیت کی بات ہو گئی تمہارے تمام حالات کی اصلاح کی بات ہو گئی جنت میں داخلے کی دعا ہو گئی جہنم سے نجات کی بات ہو گئی اللہ سے راضی ہونے کی بات ہو گئی اب تو یہ ایسی دعا ہو گئی جس کے اندر ساری چیزیں آ گئی اب کیا ضرور سے دعا کرنا بہرحال دعا بڑی جامع آپ نے فرمائی استدلال یہ کرنا تھا کہ کسی بزرگ آدمی سے، اچھے آدمی سے، اللہ والے سے، متقی آدمی سے یہ کہہ دیجیے کہ ہمارے لیے آپ دعا کریں، جیسا کہ صحابہ کرام نے نبی کریم صلی اللہ علیہ وسلم سے فرمایا کہ اللہ کے رسول آپ دعا کریں. ہم لوگ یہ سمجھتے ہیں کہ پیر جو دعا کرتے، مرشد جو دعا کرتے، بابا جو دعا کرتے، اللہ ضرور اس کو قبول کرتا ہے. نہیں، ضروری نہیں ہے. دعا تو ایک ریکویسٹ ہے، اللہ تبارک و تعالیٰ سے درخواست ہے، چاہے تو قبول کرے، چاہے تو قبول نہ کرے. ایک عام آدمی کی دعا قبول کر سکتا ہے اللہ تبارک و تعالیٰ، ایک نبی کی دعا نہیں قبول کر سکتا. اللہ کا معاملہ ایسا، ایک عام آدمی کی دعا قبول کر لے، نبی دعا کرے اللہ قبول کرے. کیا ایسا ہے کہ نبی دعا کرے اللہ قبول نہ کرے؟ ہاں ایسا ہے. دلیل، دلیل کس طرح ہے؟ وعن سعد رضی اللہ تعالی عنہ ان رسول اللہ صلی اللہ علیہ وسلم اقبل ذات یوم من العالیہ فاذا مر بمسجد بنی معاویہ خلا فركع في ركعتين وصل الى ما دعا ربه طويلا ثم انصرف الينا فقال سالت ربي ثلاثا اعطاني سنتين عن واحده سالت ربي ألا يهلك أمتي بالسنة وأعطانيها وسألته ألا يهلك أمتي بالغرب فأعطاني وسألته ألا يكون بأسهم بينهم فمنعنيها. رواه مسلم في كتاب الفتن. حضرت إمام مسلم سے حدیث پاک کو ایسے کتاب الفتن ملا. حضرت سعد فرماتے ہیں سعد بن ابی وقاص رضی اللہ تعالیٰ عنہ ایک زمانے کے نبی صلی اللہ علیہ وسلم حوالی سے آ رہے تھے، حوالی مدینہ، یہاں تک کہ مسجد بنی معاویہ کے پاس سے جب گزرے، نقطہ یہ معلوم ہوا کہ کوئی آدمی کسی کے نام سے مسجد کا نام رکھ سکتا ہے؟ مسجد بنی معاویہ. لوگ کہتے ہیں جب اللہ کا گھر ہے تو ان سے یہ کہنا بنی معاویہ کی بول دو، مسجد بنی مالی بولے دو، مسجد تو اللہ کا گھر ہے. یہاں حدیث میں ہے مسجد بنی معاویہ، اس کا مطلب ہے کسی کے نام سے مسجد منسوخ کی جا سکتی ہے، یہ جائز. حتی اذا مر بمسجد بنی معاویہ، جب آپ مسجد بنی معاویہ کے پاس سے گزرے تو آپ اس میں داخل ہو گئے، مسجد ہے، آپ مسجد بنی معاویہ کے اندر آ گئے، آپ نے وہاں آتی دو رکعت پڑھی. اس کا مطلب یہ ہے کہ جب آپ مسجد میں آئے دو رکعت پڑھ لیں. کہتے ہم نے بھی پڑھ لیا آپ کے ساتھ، صحابہ کرام بولتے ہیں اگر کے ساتھ بھی تھے تو ہم نے بھی نبی کریم صلی اللہ علیہ وسلم کے ساتھ نماز پڑھی. اس کے بعد آپ نے لمبی دعا کی اپنے رب سے، ودا ربہ طویلا، اپنے رب سے دیر تک دعا کی، مانگو اللہ، مانگو اللہ. نبی نے دیر تک اللہ سے دعا فرمائی، ودا ربہ طویلا ثم انصرف الیہ. دعا کرنے کے بعد ہماری طرف پلٹ گئے، پلٹنے کے بعد کہا جانتے ہو میں نے اللہ سے کیا مانگا؟ تین چیزیں مانگی تھی، تین چیزیں اللہ سے مانگی تھی. اتنی لمبی دعا میں نے کی تھی، اس میں اللہ سے تین چیزیں مانگی تھی. دو دعائیں تو قبول ہو گئی، تیسری دعا کے لیے اللہ نے منع کر دیا، میں نے قبول کر دیا. میں نے اللہ سے پہلی دعا یہ کی کہ اللہ میری امت کو تعلیم میں مبتلا مت کرنا، کہ میری پوری امت تحتے عام کے اندر مبتلا ہو جائے، عام تحت ان کے اوپر نازل ہو جائے، بھوکے مرنے لگے سب. کسی بستی کے اندر ہو سکتا ہے، کسی اسٹیٹ کے اندر ہو سکتا ہے، تحتے عام کے اندر یہ امت مبتلا نہیں ہوگی، یہ دعا قبول ہوگی، یہ امت تحت جہالت میں ہوگی. پھر میں نے اپنے رب سے دعا کی اللہ میری امت کے اوپر اس طرح عذاب نہ ڈالنا، جیسے نوح کے اوپر، نوح کی قوم کے اوپر آیا تھا، پانی کا عذاب آیا، چند کے علاوہ سارے بھی مرے ڈوب کر کے مری، تو غرق سے میری امت نہیں ہو، ہلاک ہو، نہیں ہو کر. اللہ کے رسول نے فرمایا یہ دعا بھی قبول ہوگی، یعنی غرق سے امت نہیں مرے گی، پوری کو پوری امت غرق ہو جائے. میں نے تیسری دعا کی جو منظور نہیں ہوئی، جو قبول نہیں ہوئی، میں نے کہا کہ اللہ میری امت میں اختلاف نہ ہو، आपस में लड़े ना, ये दुआ कबूल नहीं होगी। लड़ रहे कितने फिरके हो गए, एक फिरका दूसरे का दुश्मन, इतिहास खत्म हो गया है। ये दुआ नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने मांगी थी, मुस्लिम से काबुल फिरकन की रिवाज बताइए, दुआ कबूल नहीं। तो ये कहना कि फला बाबा की फला मुर्शिद की दुआ जरूरी कबूल हो जाएगी, ये रिवाज बता रही है कि नबी की भी बात दुआ अल्लाह कबूल नहीं करता। दुआ का कबूल करना सिर्फ और सिर्फ अल्लाह तबारक तआला के हाथ, अल्लाह से नहीं मनवा सकता, नबी भी नहीं मनवा सकता कि मेरी दुआ कबूल होनी चाहिए। ये क्या मनवाएगा, मुर्शिद क्या मनवाएगा, वली क्या मनवाएगा, कोई नहीं मनवा सकता अगर अल्लाह तबारक तआला की दुआ को कबूल न करना चाहे। नबी भी नहीं मनवा सकता, अल्लाह हुक्म की पावर, अल्लाह तबारक उसकी अजमत। दुआ बाज़ लोग मांगते हैं फला के तुफैल में, फला के वसीले से अल्लाह दुआ कबूल फरमाता है, मोहम्मद के तुफैल में। दुआ चूंकि इबादत है, इबादत से तुफैल नहीं चलता, इबादत तो वसीला नहीं चलता। नमाज की इबादत कहीं वसीला है, कहीं नहीं वसीला है। कुछ मांगना था बराह रास्त मुबारक रतन अल्लाह तबारक तआला से, दुआ के अंदर एक वसीला तो अल्लाह के अस्माए हुस्ना का वो ले सकता है, और एक है किसी जिंदा आदमी की दुआ का वसीला, एक है अपने आमाले सालेह का वसीला। मुर्दों का वसीला तो है ही नहीं, अब नबी करीम सल्लल्लाहु अलैहि वसल्लम मर चुके हैं, दुनिया से जा चुके हैं, अब आपके वसीले से दुआ मांगना, मुर्दे के वसीले से दुआ मांगना है जायज नहीं। दलील दलील इस तरह है, मान आना सुबह मालिक रजी अल्लाह तआला अन्हु ان عمر بن الخطاب رضی اللہ تعالی عنہ قائد قحطو استقفا بالعباس بن عبد المطلب فقال اللہم انا کننا نتوسل الیک بنبینا فقسنا و انا نتوسل الیک بعم نبینا فقسنا قال فیس قول رواہ البخاری کی کتاب الاستسقاء حضرت امام بخاری صدیق پاک کو ایسے کتاب الاستسقاء بنایا حضرت انس بن مالک فرماتے ہیں کہ حضرت عمر جب قحط پڑتا तब हजरत अब्बास इब्न अब्दुल मुत्तलिब के पास जाते, सबसे बड़े बुजुर्ग मदीना में वही थे, नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के चाचा हजरत अब्बास, उनके पास आते और कहते हैं ऐसे दुआ करो, अल्लाहुम्मा, तो कैसे दुआ करते, अल्लाहुम्मा इन्ना कुन्ना नतवस्सलु इलैका बिनबीना, ऐ अल्लाह हम तेरे नबी की दुआओं का वसीला लेकर के उसे मांगते थे, मांगते थे इन्ना कुन्ना में तवस्सल इले, मांगते थे कुन्ना, मांगते थे सतस्तीना तो तू हमें पानी देता था, वही इन्ना में तवस्सल इले, अब हम अपने नबी के चचा के वसीले से मांग रहे हैं, हमारे ऊपर बारिश बरसा हमें सहरा फरमा, और कौन भाभी कहता है कि बारिश होती थी, बारिश होती थी इसका मतलब है कि बारिश रुक जाए तो तमाम मुसलमानों को अल्लाह तबारक व तआला से बारिश की दुआ मांगना चाहिए, बारिश अल्लाह के अलावा कोई बात नहीं कर सकता, बारिश अल्लाह से मांगनी चाहिए, बारिश रुक जाए तो अल्लाह तबारक पास मांगना चाहिए। हुआ हम अपने नबी का वसीला लिया करते थे, यानी दुआ का वसीला लिया करते थे, अब नहीं, अब हम नबी के चचा की दुआ का वसीला ले रहे हैं। हदीस साफ बता रही है कि मुर्दों का वसीला जायज नहीं है, देखो नबी क्यों ना हो, जब ये तो कहते हम अपने नबी की दुआ का वसीला लिया करते थे, क्या मतलब सारे काम करे अब हम नहीं लेते, इसलिए काम कर चुके हैं, मुर्दों का वसीला नहीं है। ये हदीस बता रही है कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम हमारे दरमियान नहीं है, आप दुनिया से तशरीफ ले जा चुके हैं, अब आपका वसीला दुआ में नहीं लगेगा। जब नबी को दुआ के वसीले में नहीं लाया जा सकता तो और पीर मुर्शिद उसको दुआ के वसीले में नहीं लाया जा सकता है, हराम है, शिर्क है। पहला मसला तो ये मालूम हुआ कि मुर्दों का वसीला नहीं है चाहे नबी ही क्यों, और दूसरे है कि बारिश बंद हो जाए तो दुआ मांगने की अल्लाह तबारक तआला अल्लाह बारिश बरसाता है दुआ की वजह से, दुआ की वजह से बारिश बरसता, सकते हैं, बारिश दूध के हाथ में, दुआ से मसला सॉल्व किया जा सकता है। ये तो हुआ अच्छे और नेक आदमी का वसीला, जो जिंदा हो, जैसे अब्बास इब्न अब्दुल मुत्तलिब की दुआ का वसीला लिया है कि आप दुआ करें तो जिंदा थे नेक। और दूसरे अपने आमाले सवाले का वसीला, आप मुस्लिम शरीफ उठा करके तो बहुत लंबी रिवायत है, पढ़ूंगा तो बहुत टाइम हो जाएगा, बहुत लंबी रिवायत है, हवाला दे देता हूँ खाली, कहाँ आप देखेंगे। हदीस का नाम है हदीस गार, रावी कौन है, हजरत अब्दुल्लाह इब्न उमर रजी अल्लाह तआला ने कहा है। ये मुस्लिम शरीफ किताब व हदीस अल-अंबिया में, जहाँ किताबुल अंबिया है ना, किताबुल अंबिया, किताबुल अंबिया को या नबियों का बयान है, किताब व अहादीस अल-अंबिया बुखारी में, बुखारी बुखारी किताब व अहादीस अल-अंबिया में ये हदीस मौजूद है। कहाँ देखेंगे आप, बुखारी शरीफ खोले, कौन सा माप, कौन सा चैप्टर, किताब व अहादीस अल-अंबिया, उसमें यह हदीस मौजूद होगी। नाम क्या हदीस का, हदीस गार, रावी कौन है, हजरत अब्दुल्लाह इब्न उमर रजी अल्लाह तआला को आराम से मिल जाएगी। बाब में उन्होंने बता दिया, रावी बता दिया, हदीस का नाम बता दिया, वो तीन आदमी गार में घुस गए थे बारिश से बचने के लिए, तो एक पत्थर सड़क करके गार का मुंह बंद कर देता है, तीनों सोच रहे अब तो मर गए हम, अब तो बचने वाले नहीं, इसलिए कि ये चट्टान इतनी बड़ी है, तीनों आदमी जोर लगा रहे हैं अंदर से, चट्टान सड़क नहीं रही है। तीनों आदमी अपने अच्छे अमल का वसीला लेते हैं, याद करते हैं कि कोई अच्छा अमल किया था कि खालिस अल्लाह के लिए था। तीनों आदमियों ने एक एक दुआ को याद, एक एक अमल को याद किया, और उसी अमल के वसीले से तीनों ने दुआ मांगी। एक ने मांगी तो थोड़ी सी चट्टान सड़क गई, दूसरे ने मांगी थोड़ी सी चट्टान सड़क गई, तीसरे ने मांगी थोड़ी सी चट्टान सड़क गई, निकलने का रास्ता बन गया, तीनों निकल आए। से पता ही चलता है कि आदमी अपने आमाल के वसीले से भी दुआ मांग सकता है और अल्लाह उस दुआ को कबूल करता है। किसी परेशानी में आदमी मुबतला हो जाए, देखो कितनी बड़ी परेशानी है, आदमी मौत के मुंह में फंस गया है, मौत के मुंह में फंस गया है। बारिश से बचने के लिए गार में गए, चट्टान सरकी हो, गार का मुंह बंद हो गया, तीनों तो जिंदा कबूल हो गए तुम्हारा। लेकिन अल्लाह तबारक व तआला ने इस बड़ी मुसीबत से दुआ ही की वजह से नजात बख्शी, एक तो ये, और दुआ उन्होंने कैसे की, अल्लाह से दुआ मांगी अपने अच्छे आमाल के वसीले से। तो नेक आदमी का वसीला दुआ का, और अपने अच्छे आमाल का वसीला, और तीसरे अल्लाह के अस्मा हुस्ना का वसीला। अल्लाह तबारक व तआला की किसी सिफत को हवाले में ला करके, वसीले में ला करके दुआ, यार हम रहीम, रहम करने वाले में सबसे ज्यादा रहम करने वाले मेरे सलाम सलाम। देखिए आपने वसीला लिया, या सत्तार या गफ्फार, तुझे बख्श दो, तो अल्लाह तबारक व तआला के अस्मा हुस्ना का हवाला लेते हैं। दलील दलील दू दलील किस तरह, وعن عبد الله بن مسعود رضي الله تعالى عنه قال قال رسول الله صلى الله عليه وسلم ما أصاب أحدا قط هم ولا حزن فقال اللهم إني عبدك وابن عبدك وابن أمتك ناصيتي بيدك ماض في حكمك عدل في قضاءك أسألك بكل اسم هو لك سميت به نفسك أو علمته أحدا من خلقك أو أنزلته في كتابك أو استأثرت به في علم غير عندك أن تجعل القرآن ربيع قلبي ونور صدري وجلاء حزني وذهاب همي إلا أذهب الله همه وحزنه وأبدله مكانه درجا. فقيل يا رسول الله ألا نتعلمها؟ فقال ينبغي لمن سمعها ان يتعلمها. رواه احمد بن مسند. حضرت امام احمد بن حنبل رحمه الله عليه حديث پاک کو ایسے لوگوں نے رحمت کے اندر لایا. حضرت عبد الله بن مسعود فرماتے ہیں کہ نبی کریم صلی اللہ علیہ وسلم نے ارشاد فرمایا کہ کبھی بھی انسان کو زندگی کے کسی موڑ پر کوئی دکھ پہنچے, کوئی تکلیف پہنچے, کوئی اندیشہ پہنچے, کوئی غم نہ ہو, غم کے موقع پر, تکلیف کے موقع پر یہ دعا پڑھ لے. کون سی دعا؟ بھی دعا میں نے پڑھی. تو اللہ تبارک و تعالی اس دعا کی وجہ سے اس کے ہم کو اور حزن کو, اس کی موجودہ پریشانی کو, یا وہ کسی ذہنی پریشانی میں مبتلا ہے, ماضی میں کوئی تکلیف ہو گئی تھی, اس کو اس کو یاد کر کے پریشان ہوگا, تو اللہ تبارک و تعالی اس کے حزن کو یا آنے والے کسی اندیشے سے پریشان ہو رہا ہے, تو اللہ تبارک و تعالی اس کے غم کو دور کر دے گا, اس کے حزن کو دور کر دے گا. دور کر کے کیا کرے گا؟ परेशानी को दूर करके फर्ज ले आएगा. फर्ज फर्ज यानी आसानी ले आएगा, उचाटगी ले आएगा, परेशानी की जगह आसानी ले आएगा. जब ये दुआ صحابہ کرام نے سنی اور اس کی فضیلت معلوم ہوئی، کہنے معلوم کہا کہ اللہ کے رسول جب دعا اتنی اہمیت کے حامل ہے تو کیوں نہ یاد کر لیں؟ آپ نے فرمایا جو بھی اس کو سنو وہ یاد کر لیں. کرم کے نام سے یہ حدیث مشہور ہے. اس میں ایک ٹکڑا ہے جس سے میں استدلال کرنا چاہ رہا ہوں. اللهم اني عبدك وابن عبدك وابن امتك ناصيتي بيدك ماضٍ في حكمك عدلٌ في قضاؤك اسألك بكل اسم هو لك. میں تجھ سے سوال کرتا ہوں تیرے ہر اس نام کے تو بہن میں، تیرے ہر اس نام کے واسطے سے جو تم نے اپنا نام رکھا ہے. دیکھیے یہاں اللہ تبارک و تعالیٰ کے نام کے وسیلے سے، اس کے اسما کے وسیلے سے دعا مانگی جا رہی ہے. اللہ آدمی کا وسیلہ اچھے آدمی کا، مرغے کا نہیں. اعمال صالحہ کا وسیلہ اور تیسرے اللہ کے اسماء الحسنیٰ کا وسیلہ. دعا کتنا پاور ہے، کتنا پاور ہو سکتا ہے؟ بعض بار دعا میں بہت پاور ہوتا ہے. مثلا حضرت یونس علیہ السلام کی جو دعا ہے لا الہ الا انت سبحانك انی کنت من الظالمین، اس کے اندر بہت پاور ہے. کتنا پاور ہے؟ حدیث اس طرح ہے. وان ساری رضی اللہ تعالیٰ قال قال رسول اللہ صلی اللہ علیہ وسلم دعوت ذنون ازدعا، دعوت ذنون ازدعا وهو في بطن الحوت لا الہ الا انت سبحانك انی کنت من الظالمین فانه لم يدعو بها رجل مسلم في شيء قط إلا استجاب له. رواه الترمذي في كتاب القدر. حضرت امام رواه الترمذي في كتاب الدعوات. حضرت امام الترمذي في حديث قال كتاب الدعوات كان الله دعاء كان ما امام الترمذي في حديث رواه حضرت سعد بن جو خاص. حضرت سعد فرماتے ہیں کہ نبی کریم صلی اللہ علیہ وسلم نے ارشاد فرمایا کہ مچھلی والے کی دعا، جب انہوں نے دعا کی دعوت دعوت جنور دعا، مچھلی والے کی دعا جب انہوں نے دعا کی کہا وہ وفی بطن الحوت، جب وہ مچھلی کے پیٹ میں تھے کیا دعا تھی؟ لا الہ الا انت سبحانك انی کنت من الظالمین. یہ دعا، یہ دعا کس کی پاور والی ہے؟ فانه لم يدعو بها رجل مسلم في شيء قط، کسی بھی چیز کے بارے میں. عربی کا ایک قاعدہ ہے کہ جب نکرہ تحسن نفی آتا ہے تو عموم کا فائدہ رہتا ہے. یہ دیکھو لم نفی ہے، شيء نکرہ ہے. لم يدعو بها رجل مسلم في شيء قط، کہ کوئی بھی مسلمان آدمی اگر اس دعا کے ذریعے کوئی چیز مانگنا چاہے، کسی بھی چیز کے بارے میں دعا کرے، کسی بھی چیز کے بارے میں دعا کرے، الا استجاب له، تو اللہ تبارک و تعالیٰ اس کی دعا کو رد نہیں کرتا، قبول کرتا. سب پاور ہے اس دعا کے. لم يدعو بها رجل، کسی بھی پریشانی میں رہو یہ دعا کرو، صرف قبول دیتا. اور کتنا پاور ہوتا ہے دعا میں؟ جی کہتا ہے ایک اور روایت آپ کے سامنے پیش کر دوں. حضرت سلمان فارسی سے کہتے ہیں وان سلمان رضی اللہ تعالی عنہ قال قال رسول اللہ صلی اللہ علیہ وسلم لا يرد القضاء الا الدعاء ولا يزيد في العمر الا الجرح. رواه الترمذی کی کتاب القدر. حضرت امام الترمذی اس حدیث کو جہاں تقدیر کا چیپٹر ہے، کتاب التقدیر، کتاب التقدیر کے اندر اس حدیث سنا ہے حضرت سلمان فارسی سے. حضرت سلمان فارسی رضی اللہ تعالیٰ فرماتے ہیں کہ نبی کریم صلی اللہ علیہ وسلم نے ارشاد فرمایا کہ تقدیر کو کوئی چیز نہیں بدل سکتی سوائے دعا کے. اللہ اب پاور ہے دعا میں. اللہ تبارک و تعالیٰ سزا کو بدل دیتا ہے. سزا کا مطلب سمجھو کیا ہوتا ہے؟ اللہ نے کوئی چیز لکھ دیا ہے اور وہاں یہ بھی لکھ دیا ہے اگر بندہ مجھ سے دعا کرے گا میں یہ چیز کو دے دوں گا، اور اگر نہیں دعا کرے تو نہیں دوں گا. صحیح لکھا ہوا دعا کرے گا تو دے دوں گا، نہیں دعا کرے گا نہیں دوں گا. یہ مطلب ہوا تقدیر کے لکھنے کا. جی دعا کرے گا تو دے دوں گا، نہیں دعا کرے گا نہیں دوں گا. لہٰذا دعا مانگتے رہنا چاہیے. ہو سکتا ہے کہ وہاں لکھا ہوا ہو کہ اگر دعا مانگی میں تو یہ چیز دے دوں گا. تو لا يرد القضاء الا الدعاء، تقدیر کو نہیں بدل سکتی کوئی چیز، نہیں لوٹا سکتی سوائے دعا کے. ولا يزيد في العمر الا البر، اور عمر کے اندر کوئی چیز اضافہ نہیں کر سکتی سوائے نیکی کے. آدمی نیک کام کرتا رہتا ہے تو اللہ تبارک تعالیٰ کی عمر میں اضافہ کرتا ہے. عمر میں اضافے کا دو مطلب ہے. ایک مطلب تو یہ ہے کہ عمر کم ملے، काम ज्यादा अल्लाह ले लेने की होगा। कितने बड़े बड़े मोहब्बिन गुजरे इमाम इब्ने तैमिया 65 साल की उम्र है तकरीबन 64 साल की जितनी नबी की उम्र थी हजरत इमाम इब्ने तैमिया। अल्लाह तबारक व तआला ने कितना काम लिया तैमिया से, इतनी मुख्तसर उम्र में इतना काम लिया है तजदीद का काम है पूरा दीन का। तो अल्लाह थोड़ी उम्र के अंदर बहुत ज्यादा नेकी का काम ले लेता है, तो ये नेकी में उम्र में बढ़ोतरी नहीं हुई कि कोई आदमी 50 साल में इतना काम कर ले तो आदमी तो 200 साल में इतना काम कर सके, ये उम्र में ज्यादा नहीं है बबू। और हकीकत में उम्र बढ़ जाती है, उसमें लिखा रहता है कि अगर आदमी ये नेकी करेगा तो उसकी उम्र बढ़ जाएगी, ऐसा है अल्लाह तबारक तआला की उम्र बढ़ा देता, यानी उम्र भी घटती बढ़ती है और दुआ से बढ़ती है। अल्लाह दुआ के अंदर इनका पावर है, दुआ के अंदर इनकी कुव्वत, दुआ के शराइत क्या है। आदमी दुआ करता दुआ कबूल क्यों नहीं होती, मैं तो समझता हूं कि बुनियादी चार शराइत है, चार शराइत में बयान कर देता हूं। एक तो है हलाल रिस्क, दलील माना की हुए कर रजी अल्लाह तआला ने कहा कहा रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम أيها الناس إن الله طيب لا يقبل إلا طيبا وإن الله أمر المؤمنين ديننا أمر بالمنزلين يا أيها الرسل كلوا من الطيبات وعملوا صالحا وإني بما تعملون عليم وقال يا أيها الناس كلوا مما يا أيها الذين آمنوا كلوا من طيبات ما رزقناكم ثم ذكر الرجل يطيل السفر أشعف أبصر يمد يديه الى السماء يا ربي يا ربي ومطعمه حرام ومشربه حرام وملبسه حرام وغذي بالحرام ثانيه اس پہ جب لائے رواه مسلم کی کتاب الزکات حضرت امام مسلم اس حدیث پاک کو کتاب الزکات کے اندر لائے حضرت ابو ہریرہ فرماتے ہیں کہ نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا اللہ پاک ہے پاک ہی کی قبول کرتا اپنے راستے میں جی اور اس نے اسی چیز کا حکم دیا مومنوں کو جس چیز کا حکم نبیوں کو دیا ہے کیا میرا پریوار امام رسو آیا کہ اے تمام رسول حلال رزق کھاؤ اور نیک عمل کرو یا دیکھو کیا کہہ رہے تھے یا ایوہ الرسل کلوا من الطیبات واعملوا صالحا پاک روزی کھاؤ اور نیک عمل کرو اس کا مطلب اگر آدمی پاک روزی نہیں کھاتا تو عمل صالح نہیں ہوتا کلوا من الطیبات کے بعد واعملوا صالحا لانے کا فلسفہ ہے آدمی طیبات نہیں کھاتا تو عمل نیک نہیں ہوتا اور پھر آپ نے ایک آیت اور پڑھی یا ایھا الذین آمنوا کلوا من طیبات ما رزقناکم پاک ہونے کے بعد ہم نے تم کو دیا اور پھر آپ نے فرمایا سفر کے اندر آدمی کی دعا قبول ہوتی ہے بے سہارا رہتا ہے پریشان رہتا ہے وہ فیسلٹیز نہیں ملتی اس کو گھر نہیں ملتی ہے اور اس پر بھی بےچارا لمبا سفر کیا ہوئی تین اس سفر لمبا سفر ہے آج آپ اخبار مان سیکھے ہوئے غبار آلودے ہو رحم کے قابل ہے آدمی اور آدمی ہاتھ اٹھاتا ہے یمد یدیہ الى السماء آسمان کی طرف ہاتھ اٹھاتے کہتے یا رب یا رب اے میرے رب اے میرے رب لیکن اس کا کھانا حرام مطعم وہ حرام وہ مشرب وہ حرام اس کا پینا حرام وہ ملبس وہ حرام جو لباس پہن کے اوپر وہ حرام وہ ہو کیا حرام اس کا جو بدن بنا ہے گوشت کا پورا حرام کا بنا ہے فائن اللہ اس کے لئے اللہ اس آدمی کی دعا کیسے قبول کر سکتا ہے اللہ دعا کی قبولیت کے لیے پہلی شرط ہے حلال سلسلے میں چاہتا ہوں ایک حدیث اور پیش کر دوں بڑی پیاری حدیث ہے حضرت عبداللہ بن عباس سے وان عبداللہ بن عباس رضی اللہ تعالی عنہ قال هذه الآية عند رسول الله صلى الله عليه وسلم يا أيها الناس كلوا مما رزقكم الله حلالا طيبا فقام سعد بن أبي وقاص رضي الله تعالى عنه فقال يا رسول الله ادعوا الله أن يجعلني مثلي وزارة فقال له النبي صلى الله عليه وسلم يا سعد أصف مطعمك تكن مستجاب الدعوة الذي نفس محمد بيده إن العبد ليقذف اللقمة الحرام في جوفه ما يتقبل منه عمل 40 يوما وأيما عبد نقط زحمه من السحت أو الربا فالله أولى به رواه الطبراني في المعجم الأوسط حضرت إمام طبراني رحمة الله عليه حديث پاک کو المعجم الأوسط کے اندر لائے حضرت عبد الله بن عباس فرماتے ہیں کہ نبی کریم صلی اللہ علیہ وسلم کے پاس یہ آیت تلاوت کی گئی اے لوگوں اللہ نے جو حلال رزق دیا وہ کھاؤ حضرت سعد بن ابی وقاص کھڑے ہوئے کہا کہ اللہ کے رسول میرے لیے دعا فرما دیجئے, میں مستجاب دعوات ہو جاؤں, یعنی جو دعا کرو قبول ہو اللہ تبارک تعالیٰ قبول کر لے. تمام صحابہ کرام میں حضرت سعد بن ابی وقاص کی خصوصیت آپ مستجاب دعوات تھے, جو دعا کرتے تھے اللہ قبول کرتے تھے. آپ دعا فرمائے کہ اللہ مجھے مستجاب دعوات کا جو دعا کرو اللہ قبول کر لے. تو نبی کریم صلی اللہ علیہ وسلم نے کہا ایک کام کرو, اطب مت آؤں, بس ایک کام تمہیں کرنا, تم ہر لقمہ جو پیٹ کے اندر ڈالو پوری تحقیق کے ساتھ حلال کا یا حرام کا, اگر حلال کا ہر لقمہ گیا تب تم مستجاب دعوت, مستجاب دعوت ہو جائے. اللہ تو مستجاب دعوت ہونے کے لیے ضروری ہے کہ آدمی پہلے حلال رزق تلاش کرے, حرام رزق سے اپنے آپ کو محفوظ رکھے, پہلی چیز تو. اور دوسری شرط یہ اللہ سے دھیرے دھیرے مانگے, ریاکاری نہ ہو. جیسے حضرت زکریا کا واقعہ آپ پڑھ لیں تو آپ کو معلوم ہو جائے, وہاں تین شرطیں, پہلی شرط تو حلال رزق ہے, تین شرطیں وہاں ہیں. شرطیں دیکھنے بس بات ختم کرتا ہوں. اللہ فرماتے ہیں ذکر رحمت ربک زکریا اذ نادى ربه نداء خفیا, نداء خفیا, دھیرے دھیرے بولو اللہ, اس میں ریاکاری کا خطرہ نہیں رہتا, دھیرے دھیرے مانگتا اللہ تنہائی میں مانگتا. شکریہ پہلے تو دھیرے دھیرے مانگے, یہ دوسری شرط حلال رزق, دوسرے دھیرے دھیرے اللہ سے مانگے چپ چپ رو رو کر کے, اور تیسرے اپنی عاجزی کا اظہار کرے. جیسے انہوں نے کہا اللہ میری ہڈیاں کمزور ہو گئی, اللہ میرے بال سفید ہو گئے, اللہ کمزوری ظاہر کرنا, اپنی عاجزی کا اظہار کرنا, اور تیسرے بھر مکن کی بڑھائی کو اپنی شکریہ ہے اللہ تجھ سے معاف کرنا کبھی رسوا نہیں ہوا, میں تجھ سے معاف کر کے کبھی مایوس نہیں ہوا, تجھے ہمیشہ مجھے نعمتوں سے نوازا, یعنی اللہ کی نعمتوں کہتا. جنو چار رزق حلال, دھیرے دھیرے دعا مانگنا, اپنی عاجزی کا اظہار, اور تیسرے اللہ کی نعمتوں کا اعتراف. یہ چار چیزیں دعا کے لیے شرط ہیں, یہ چاروں چیزیں اگر موجود ہیں اللہ تبارک دعا قبول کر لے گا. اللہ ہمیں اچھی سمجھ کی توفیق عطا فرمائے. تو آخر دعوانا الحمد للہ رب العالمین. إن الحمد لله نحمده ونستعينه ونستغفره ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا, من يهده الله فلا مضل له ومن يضلل فلا هادي له, وأشهد أن لا إله إلا الله وحده لا شريك له, وأشهد أن محمدا عبده ورسوله. أما بعد, أعوذ بالله من الشيطان الرجيم, بسم الله الرحمن الرحيم, يا أيها الذين آمنوا اتقوا الله حق تقاته ولا تموتن إلا وأنتم مسلمون, يا أيها الناس اتقوا ربكم الذي خلقكم من نفس واحدة وخلق منها زوجها وبث منهما رجالا كثيرا ونساء, واتقوا الله الذي تساءلون به والأرحام إن الله كان عليكم رقيبا, يا أيها الذين آمنوا اتقوا الله وقولوا قولا سديدا يصلح لكم أعمالكم ويغفر لكم ذنوبكم ومن يطع الله ورسوله فقد فاز فوزا عظيما. الله أكبر الله أكبر, أشهد أن لا إله إلا الله, أشهد أن محمد رسول الله, حي على الصلاة حي على الفلاح, قد قامت الصلاة قد قامت الصلاة, الله أكبر الله أكبر, لا إله إلا الله. سر خلر مل کے کھڑے رہے, اللہ اکبر, الحمد لله رب العالمين الرحمن الرحيم مالك يوم الدين إياك نعبد وإياك نستعين اهدنا الصراط المستقيم صراط الذين أنعمت عليهم غير المغضوب عليهم ولا الضالين آمين. إن الإنسان لفي خسر إلا الذين آمنوا وعملوا الصالحات وتواصوا بالحق وتواصوا بالصبر. الله أكبر. سمع الله لمن حمده. الله أكبر. الله أكبر. الله أكبر. الله أكبر. الحمد لله رب العالمين الرحمن الرحيم مالك يوم الدين إياك نعبد وإياك نستعين اهدنا الصراط المستقيم صراط الذين أنعمت عليهم غير المغضوب عليهم ولا الضالين. آمين. قل هو الله أحد الله الصمد لم يلد ولم يولد ولم يكن له كفوا أحد. الله أكبر. سمع الله لمن حمده. الله أكبر. الله أكبر. الله أكبر. الله أكبر. السلام عليكم ورحمة الله. السلام عليكم ورحمة الله. ایک ضروری اعلان سنیے. جیسے کہ پہلے اعلان ہوا تھا آج الحمدللہ فضیلت شیخ زرار الدین قاسمی ہمارے پاس میں یہاں پر جمعہ کا خطبہ کریں پریشانیوں کا حل. اور اسی طرح فوراً اس وقت ہم لوگ مکہ جا رہے ہیں, وہاں پر فرقہ نہ بٹو اس کے اوپر انشاءاللہ ان کا مدلل خطاب ہوگا. اسی طرح آج شام میں عشاء کی نماز کے بعد میں مسجد بن محفوظ میں فضیلت شیخ کا اور ایک بیان ہوگا, تو آپ سب سے گزارش کی جاتی ہے کہ آپ وہاں پر حاضر ہوں. السلام علیکم و رحمۃ اللہ وبرکاتہ. ویسے ابھی ہمیشہ یہاں پر سوال و جواب کی محفل ہوتی ہے, انشاءاللہ آج وہ نہ ہو سکے گی, اس کے لیے معذرت خواہ ہیں کیونکہ ہمیں فوراً مکہ چلنا ہے. السلام علیکم.